मुलुकमा आज भएका प्रमुख घटनाक्रमहरूको सङ्गालो सयपत्री एफएमको रात्रिकालीन प्रस्तुति नेपाल सन्देशमा साथी दीपकसँगै प्रकटको नमस्कार। समाचार सुरु गर्नुअघि संक्षिप्त समाचार सुनौ साथी दीपक गौतमबाट। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कङ्ग्रेस पनि संयुक्त सरकारमा सहभागी हुने सम्भावना बढेको बताउनु भएको छ। नेपाली कङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेता आफै बन्ने बताउनु भएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादीको नाउको पुच्छर हटाउने बहस चलिरहेको बेला नेकपा एमाले समेत नाउ पुच्छर हटाउने योजना सार्वजनिक गरेको छ। स्थानीय विकास मन्त्री रामचन्द्र झाले तराईका केही सशस्त्र समूहले भने चाहिँ सरकारले युद्ध विराम गर्न आवश्यक नरहेको बताउनु भएको छ। प्रसङ्ग सुरु गरौँ नेपाली काङ्ग्रेस सरकारमा सहभागी हुने सम्बन्धमा। दीपकजी, धेरैजसो समय अहिले नेपाली काङ्ग्रेस सरकारमा सहभागी हुनेको चर्चा चलिरहेको छ। जुन हामीले पछिल्लो पटक राजनीतिक दलका नेताहरूलाई हेरौँ भने माओवादीका नेताहरूले काङ्ग्रेसलाई सरकारमा ल्याउने धेरैजसो चासोको सार्वजनिक चासोका विषयका कुराहरू अहिले गरिरहेका छन्, किनकि काङ्ग्रेस अहिले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ। काङ्ग्रेस सरकारमा सहभागी हुन सक्ने सम्भावना कतिको देख्नुहुन्छ तपाईँ? अब प्रकटजी भन्दाखेरि त वास्तवमा अब त्यो एउटा नेपाल कम्युनिस्ट पार्टी माओवादीको त्यो एउटा जिम्मेवार हो, किनभने उस सरकारको नेतृत्व गरिरहेको हुनाले उसले चाहिँ कङ्ग्रेसलाई सरकारमा सामेल गराउनुपर्छ, यो देशको विकास गराउन, नयाँ नेपाल गराउनुको लागि कङ्ग्रेस पनि साथमा चाहिन्छ भन्ने उसले चाहिँ महसुस गर्नु पर्छ गऱ्यो, त्यो राम्रो एकदम। तर चाहिँ के भने यसो हेर्दा झट्टै हेर्दाखेरि प्रतिपक्ष पनि चाहिँदो रहेछ है, खबरदारी कसले गर्ने त? भोलि बिहान कङ्ग्रेस सरकारमा गइहाल्यो भने पनि भोलि बिहान कङ्ग्रेसले गल्ती गर्ला, सरकारले गरेको गल्ती कसले आउने? त्यो भएर चाहिँ नयाँ नेपाल बनाउन पक्ष र विपक्ष दुवै हुनुपर्छ भन्ने एउटा महत्त्वपूर्ण हो। तर सँगै अनि अहिले संविधान निर्माणको प्रक्रिया चलिरहेको बेला अलिकति यसले केही धक्का दिन्छ भन्ने जनमानसको अलिकति चिन्ताको विषय त्यहाँनिर प्रकट छ। मेरो जे होस् सहमति र सहकार्यमा अगाडि बढ्दा राम्रो हुन्थ्यो, र जसरी काङ्ग्रेस अहिले आएर सरकारमा सहभागी हुने सम्भावना मैले अलिकति कम किन देख्छु भने हिजोको दिनमा एउटा नेतृत्व लिएर सरकार सञ्चालन गरिरहेको नेपाली काङ्ग्रेस अहिले माओवादीले नेतृत्व लिएर गरेको सरकारमा त्यति चाँडै सहभागी होला जस्तो लाग्दैन, किनकि मुलुक अहिले अलिकति अगाडि बढिसकेको छ माओवादीको नेतृत्वको सरकारमा। संयुक्त सरकारमा गयो भने राम्रै हो, तर अलिकति काङ्ग्रेसले जुन हिजोको परम्परादेखि नै उसले नेतृत्व गर्ने र अरूलाई सहभागी गराउने गर्थ्यो, तर अहिले माओवादीले गरेको हुनाले अलिकति चाँडै त्यति चाँडै ऊ सरकारमा नजान पनि सक्छ जस्तो सम्भावना पनि देखिएको छ। हुन त भनिरहेछन् अब नेपाल कम्युनिस्ट पार्टी माओवादीको अध्यक्षज्यूले पनि भन्नुभएको छ, अझै पनि भन्नुभएको छ उहाँले, कङ्ग्रेस पनि अब 20-19 झरेको छ, अब सरकारमा आउँछै भनेर भन्नुभएको छ। त्यो आशा मात्र प्रकट चाहिँ मेरो विचारमा त्यो आशा मात्र, किनभने गिरिजाप्रसाद कोइराला योभन्दा अगाडि भन्नुभएको छ आजै पनि रामबहादुर थापा बादल एउटा माओवादीको नेता हुनुहुन्छ उहाँ, र कङ्ग्रेसका एकजना उपसभापति हुनुहुन्छ सुशील कोइराला, उहाँहरू बिच एउटा साक्षात्कार कार्यक्रममै आक्रामक तरिकाले विवाद भइरहेको थियो, त्यहाँ प्रति प्रश्न भइरहेको थियो। त्यो भएर चाहिँ हामीले झट्टै हेर्दाखेरि अलिकति मेलमिलापको राजनीतिलाई नङ्गालेको हुनाले कङ्ग्रेस सरकारमा जाने सम्भावना बाहिरबाट हेर्दाखेरि, भित्री रूपमा त के छ त्यो आन्तरिक रूप उहाँहरूको कुरो, तर बाहिर झट्टै हेर्दाखेरि कङ्ग्रेस सरकारमा सामेल नहोला सम्भवतः मेरो चान्सेस बढी छ। जे होस् माओवादी नेतृत्वबाट र माओवादी पङ्क्तिबाट सरकारमा सामेल हुने काङ्ग्रेसलाई जुन एउटा अभिव्यक्ति आउँछ र त्यसको तत्काल खण्डन हुन्छ काङ्ग्रेसबाट। यसै प्रसङ्गको समाचार, प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेसले संयुक्त सरकारमा सहभागी हुने सम्भावना बढेको बताउनु भएको छ। आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला सहमतिमा आउन सकारात्मक भएको बताउँदै भन्नुभयो कोइराला बिस्तारै 20-19 झर्नु भएको छ। उहाँले आजै राजधानी फर्केर कोइरालाले सरकारमा सहभागिताको लागि आग्रह गर्ने पनि जनाउनुभयो। प्रचण्डले माओवादीबाट फुट आउने निराधार हल्ला चलाइरहेको बताउँदै कार्यकर्ता भेलापछि माओवादी थप एकताबद्ध भएर अघि को जवाफमा प्रचण्डले 20 दिनपछि हुने बिमस्टेक बैठकमा भारतीय पक्षसँग महाकाली र पञ्चेश्वर आयोजनाबारे कुरा गर्ने पनि प्रश्न पार्नुभयो। यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल आज काठमाडौँ फर्कन सक्नु भएको छैन। उहाँ सवार हेलिकप्टरमा केही खराबी उत्पन्न भएको कारण उहाँ फर्कन नसक्नु भएको समाचार स्रोतहरूले जनाएका छन्। यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा र प्रशासनमा व्यापक हेरफेर हुने बताउनु भएको छ। आज सुदूरपश्चिममा कार्यरत कर्मचारीहरूलाई सम्बोधन गर्दै उहाँले छिट्टै सरुवा र बढुवा गरिने बताउनु भएको हो। क्षमतालाई ध्यान दिँदै बढुवा र सरुवा गर्ने गरी अन्तिम तयारी भइरहेको उहाँको भनाइ थियो। उहाँले कर्मचारीहरूलाई परिवर्तनमुखी भएर काम गर्न निर्देशन दिँदै जनतामा परिवर्तनको अनुभूति दिलाउन भ्रष्टाचारको गन्ध समेत आउन नदिने गरी काम गर्न भन्नुभएको छ। कर्मचारीमा काम गर्ने इच्छा शक्ति विकास गर्न सरकार गम्भीर भएको पनि उहाँको भनाइ थियो। नेपाली काङ्ग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले संसदीय दलको नेता आफै बन्ने बताउनु भएको छ। सञ्चारकर्मीहरूसँग आज कुराकानी गर्दै आफू अझै केही समयका लागि संसदीय दलको नेता बन्ने बताउनु भएको हो। संसदीय दलको नेता मै हुँ कोइरालाले भन्नुभयो, पार्टीका साथीहरूले आग्रह अनुसार अझै केही समय पार्टी संसदीय दलको जिम्मेवारी सम्हाल्न लागेको हुँ। उहाँले संसदीय दलको मस्यौदा छिट्टै बन्ने समेत बताउनुभयो। काङ्ग्रेसले संविधान सभा निर्वाचन भएको 6 महिना बितिसक्दा पनि संसदीय दलका नेता चयन गर्न नसकिरहँदा कोइरालाको पछिल्लो भनाइ आएको हो। उहाँले संविधान निर्माण भए प्रक्रियालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने अभियान थाल्ने बताउनुभयो। संविधान निर्माणमा ढिलाइ भएको भन्दै देशव्यापी दबाव कार्यक्रम थाल्ने उहाँले बताउनुभयो। माओवादीले विगतमा सम्झौता पालना नगरेको र अराजक गतिविधि कायमै राखेको आरोप लगाउँदै त्यसविरुद्ध कडा रूपमा प्रस्तुत हुने पनि जानकारी गराउनुभयो। नेपाल कम्युनिस्ट पार्टी माओवादीको नाउँको पुच्छरमा हटाउने बहस चलिरहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमाले समेत नामको पुच्छर हटाउने योजना सार्वजनिक गरेको छ। एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव शैलनाथ खनालले 5 महाधिवेशनमै पार्टीको नाम पछाडि जोडिएको एमाले हटाउने प्रस्ताव आएको बताउनुभयो। उहाँले आसन्न 8 महाधिवेशनमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मात्र राख्ने बारे बहस हुने बताउनु भएको छ। तर दुवै पार्टीले नाम पछाडिको पुच्छर हटाएपछि दुई पार्टीबीच एकीकरणको सम्भावना तत्काल नभएको पनि उहाँले जानकारी दिनुभयो। उहाँले माओवादीसँग थुप्रै सैद्धान्तिक विमति रहेकाले अहिलेकै अवस्थामा एकीकरणको सम्भावना नरहेको स्पष्ट पार्नुभयो। हिजो सम्पन्न 2 दिन राष्ट्रिय कार्यकर्ता भेलाले गरेको 19 मुद्दे निर्णयहरूबारे जानकारी दिन आज पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा माओवादीले विगतमा गरेको सहमति र सम्झौता पालना नगरेको भन्दै महासचिव खनालले त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले द्वन्द्वकालीन संरचना र वाइसेलको अर्धसैनिक संरचना अन्त्य गर्नुपर्ने भन्दै संविधान सभा निर्वाचन भएको 6 महिना बितिसक्दा पनि संविधान निर्माण प्रक्रिया थालनी नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। एमाले सप्तकोशीबाट क्षतिग्रस्त संरचना र त्यसले पुर्याएको क्षतिको क्षतिपूर्ति भारतबाट असुल गर्न सरकारसँग माग गरेको छ। रक्षा मन्त्री रामबहादुर थापा बादलले सेना संयोजनमा नेपाली सेनाको मापदण्ड लागू नहुने बताउनु भएको छ। आज काठमाडौँको एक कार्यक्रममा बोल्दै उहाँले जनसेनालाई नेपाली सेनामा संयोजन गर्दा नयाँ मापदण्ड तयार गरिने बताउनुभयो। जनसेनालाई नेपाली सेनामा मात्र नभई सुरक्षाका अन्य अङ्गहरूमा पनि संयोजन गरिने उहाँको भनाइ थियो। सेना संयोजनका लागि बन्ने विशेष समितिले जनसेनालाई कुन कुन निकायमा संयोजन गर्नेबारे टुङ्गो लगाउने बताउनुभयो। जनसेनालाई नेपाली सेनामा मात्र संयोजन गर्ने नभई सशस्त्र प्रहरी, जनपथ, औद्योगिक सुरक्षा लगायतमा समायोजन गरिनेछ। नेपाल कम्युनिस्ट पार्टी माओवादीका वरिष्ठ नेता समेत रहनुभएका बादलले भन्नुभयो, सेना समायोजनमा नेपाली सेनाको परम्परागत मापदण्ड लागू हुँदैन। राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सेना समायोजन शान्ति प्रक्रियाकै अभिन्न अङ्ग भएको बताउँदै त्यसको विरोध गर्नेलाई शान्ति र राष्ट्रको विरोधी भन्नुभयो। उहाँले भन्नुभयो, सेना समायोजनको विरोधमा आएका अभिव्यक्तिले दुर्घटनाको सङ्केत निम्ताएको छ। सेना संयोजन हुन नदिन चाहनेहरू देशको विघटन होस् भन्ने चाहन्छन्। नेपाली काङ्ग्रेसका केही नेताहरूको नामै तोकेर सेना संयोजनका विरोधीहरूको आरोप लगाउँदै भन्नुभयो, सेना संयोजनको सम्बन्धमा विद्रोहको चेतावनी दिनु मुलुक विघटनको चेतावनी दिनु जस्तै हो। शान्ति सम्झौतामा गरिएका हस्ताक्षरको मसी नसुक्दै सेना संयोजनलाई विवादस्पद बनाउने अभिव्यक्ति आएकोमा आफूहरू गम्भीर भएको बताउनुभयो। उहाँले भन्नुभयो, जसले सेना संयोजन हुनुपर्छ भनी हस्ताक्षर गरेका छन् उनीहरूले नै त्यसविरुद्ध बोल्दै हिँड्ने जनदेश विरोधी काम गरिरहेका छन्। नेपाली जनताले सेना संयोजनको म्यान्डेट दिएकाले आफूहरूले पुरा गरेर छाड्ने बादलको भनाइ थियो। सेना संयोजनमा नेपाली काङ्ग्रेसलाई आधिकारिक धारणा सार्वजनिक भन्ने गरेको छैन। स्थानीय विकास मन्त्री रामचन्द्र थाले तराईका केही सशस्त्र समूहले भने चाहिँ सरकारले युद्ध विराम गर्न आवश्यक नरहेको बताउनु भएको छ। प्रिय चौतारी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य समेत रहेका मन्त्री थाले सरकारले युद्धको घोषणा नगरेकोले युद्ध विराम पनि गर्नु नपर्ने बताउनु भएको हो। सरकारले कहिले पनि युद्ध घोषणा गरेको छैन। मन्त्री थाले भन्नुभयो, सेना परिचालन पनि छैन न त सङ्कटकाल नै छ, त्यसैले युद्ध विराम आवश्यक छैन। सशस्त्र समूहले उत्तेजक र आपराधिक गतिविधि नगरी सरकारले बल प्रयोग गर्नुपर्ने अवस्था नआउने उहाँको भनाइ थियो। वार्ताको टेबलमा नबसिकन सरकारले सशस्त्र समूहलाई राजनैतिक र आपराधिक रूपमा नछुट्याउने बताउँदै मन्त्री छाले सबै समूहहरूसँग वार्तामा बस्ने जानकारी दिनुभयो। कम्तीमा 7 सशस्त्र समूहलाई सम्पर्क सूत्र मार्फत वार्ता टोलीको सम्पर्क भएको र सबैले सकारात्मक जवाब पठाएको मन्त्री छाको भनाइ छ। कानुन न्याय तथा संविधान सभा मन्त्री देव गुरुङले मुलुक संघीय गणराज्यमा गइसकेपछि जनवादी प्रकारको न्याय प्रणाली लागू हुने बताउनु भएको छ। आज पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले अहिलेको न्याय प्रणालीमा राजाको नेतृत्वमा रहेको अढाई वर्ष पुरानो केन्द्रीकृत राज्य प्रणालीको प्रभाव रहेकाले यसलाई परिमार्जन गरिने बताउनु भएको हो। अबको न्याय प्रणाली जनअदालतको अनुभव र जन अदालती पद्धतिलाई समेषण गरी बनाइएको लोकतान्त्रिक जनवादी हुने मन्त्री गुरुङको भनाइ थियो। नयाँ संविधान र तमान स्वायत्तताको सवाल विषयक अन्तर्क्रियामा सहभागी हुन पोखरा पुग्नुभएका मन्त्री गुरुङले तिहारपछि संविधान निर्माण प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो। उहाँले तिहार अघि नै बजेट अधिवेशन सकिने र त्यसपछि नियमावली पारित गरेर संविधान निर्माण प्रक्रिया थालिने बताउनुभयो। तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले जातीय राजनीतिले अराजकता फैलाएको बताउनु भएको छ। उहाँले जातीय राजनीतिकै कारण देश अपराधतिर उन्मुख भएको भन्दै समयमा सचेत नभई राष्ट्रको अस्तित्व नरहने बताउनुभयो। मधेसी पत्रकार समाजले धनुषामा शनिबार बिहान आयोजन गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले संविधान सभाको आवश्यकता उपेक्षित वर्गलाई बढी गरेकाले आफूहरूले सत्ताका लागि अधिकारका लागि आन्दोलन गरेको दावी गर्नुभयो। स्वायत्त मधेस प्रदेश मधेसका लागि मात्र नभए समग्र मुलुककै लागि आवश्यक रहेको भन्दै ठाकुरले स्वायत्तताको घोषणा नभएसम्म शान्ति र समृद्धिको चाहना पूरा नहुने बताउनुभयो। यसका साथै हामी राति 10 बजेको नेपाल सन्देशको अन्ततिर आइसकेका छौँ। हवस् त, आजलाई राति 10 बजेको नेपाल सन्देशको सिलसिला यति नै। सूचनाको पहुँचबाट तपाईँहरूलाई नजिक राख्ने हाम्रो अथक प्रयास हरपल हर क्षण र निरन्तर जारी छ। हामी तपाईँको साथमा छौँ, तपाईँ हाम्रो साथमा रहनुहोला। अब हाम्रो भेट भोलि बिहान 5:30 बजेको सयपत्री खबरमा फेरि हुनेछ। तबसम्मको लागि राति 10 बजेको नेपाल सन्देशबाट साथी दिवससँगै म प्रकटलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।